प्रधान तथा स्थानीय विकास मंत्री प्रकाश मानसिंहले पूर्वाधार लगायत मापदण्ड पूरा भएका थप ठाउँमा नगरपालिका घोषणा हुने बताउनु भएको छ। सरकारले मापदण्ड पूरा गरेका 72 नगरपालिकाको घोषणा गरेको र थप नगरपालिकाको मापदण्ड लगायत बारे अध्ययन गरी सिफारिश गर्न सहमति बनाएकाले समितिको सिफारिशका आधारमा थप नगरपालिका घोषणा हुने बताउनुभयो। सरकारले पछिल्लो पटक घोषणा गरेका नगरपालिकाको आवश्यक विकासका लागि पनि सरकारले काम थालिसकेको मन्त्री सिंहको भनाइ छ। काठमाडौँको मैत्री देवीमा भएको कार्यक्रममा उहाँले नयाँ नगरपालिका घोषणाले ती क्षेत्रका नागरिकमा खुशी छाएको भन्दै सरकार त्यो खुशीलाई दिगो बनाउन सक्रिय हुने बताउनुभयो। उहाँले माघमा नयाँ संविधान जारी गर्नु अघि नै स्थानीय निकायको चुनाव हुने दावी पनि गर्नुभयो। प्रधानमन्त्री सुशील कोइराला आज चितवन आउँदै हुनुहुन्छ। विभिन्न कार्यक्रममा सहभागी हुन र कार्यकर्ता भेटघाटका लागि प्रधानमन्त्री कोइराला चितवन आउन लाग्नु भएको हो। प्रधानमन्त्री कोइराला दिउँसो 2 बजे चितवन आइपुग्ने नेपाली कंग्रेस रत्नगर सभापति रूपवन राज घिमिरेले जानकारी दिनुभयो। आजै प्रधानमन्त्री कोइराला रत्नगरको अंश मनोरञ्जन केन्द्रमा हुने विचार गोष्ठीमा सहभागी हुने साथै विचार गोष्ठीमा वरिष्ठ नेता श्री बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि आउनुहुने घिमिरेले बताउनुभयो। बीपी कोइराला मेमोरियल ट्रस्ट र प्रजातान्त्रिक विचार समाजको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। 2 दिनसम्म चितवन रहने हुने प्रधानमन्त्री कोइरालाले भोलि रत्नगरमा हुने नेपालले सहमति कर्मचारी युनियनको 6 राष्ट्रिय अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अधिवेशनको उद्घाटन सत्रमा कंग्रेस सभापति समेत रहेका कोइराला सहित वरिष्ठ नेता शेरबहादुर देउवा उपसभापति रामचन्द्र पौडेल लगायत नेताहरूको पनि सहभागिता रहने युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद प्राचुरीले जानकारी दिनुभयो। दक्षिणी सुडानमा सरकार र विद्रोहीबीच शान्ति सम्झौता भएको छ। दक्षिणी सुडानका राष्ट्रपति साल्भा किर तथा विद्रोही नेता रिक म्याकरबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको समाचार संस्था बीबीसीले जनाएको छ। शान्ति सम्झौतामा तत्काल युद्ध विराम गरी संक्रमणकालीन सरकारको गठन गर्ने त्यसपछि चुनाव गरी नयाँ संविधान बनाउने उल्लेख छ। दुई पक्षीय बीचको भिडन्तमा जराको ज्यान गइसकेको छ भने 10 लाख हरबारबिन भएका छन्। दुवै पक्ष 5 महिना सम्मको युद्धपछि शान्ति सम्झौताका लागि तयार भएका हुन्। अमेरिकाले सम्झौताको स्वागत गरेको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले शान्ति सम्झौता दक्षिण सुडानको भविष्यका लागि अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो। र पूर्वी चितवनको सौराहामा जारी प्रथम गैंडा कप फुटबलमा आज हर्दी युवा समाज भण्डारा र रामपुर बेस खेल हुँदैछ। खेल दिउँसो 3 बजेपछि बाघमारा सामुदायिक वनको चौरमा हुनेछ। प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा यंग स्टार कावासुतीले त्रिवेणी युथ क्लब मोगलिनलाई 3-0 पराजित गरेको थियो। जेठ 5 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद 1,11,111 तथा उपविजेताले 55,555 रूपियाँ पाउनेछ। आन्तरिक पर्यटन प्रबन्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ सौराह युवा समाजको आयोजनामा प्रतियोगिता भएको हो। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुँ, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556562290 रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस 2 गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने। एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 98452146174। रेडियो अर्पण 104.5 MHz। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा

104.5 मेगाहर्ज पप गीतको दुनियाँमा भइरहेको हलचल पप गाय गायिका के गर्दैछन् पप क्षेत्रका हस्तीहरू सँगको कुराकानी यो हो कार्यक्रम पप ग्यालरी रेडियो अर्पण 104.5 मेगाहर्जमा प्रत्येक शनिबार दिउँसो 1 बजेको अर्पण खबर पछि पप ग्यालरी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5